नमस्कार। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। एकीकृत नेकपा माओवादीले फुजेल घटना प्रकरणमा मुद्दा चलाएका आफ्ना 13 कार्यकर्ताको मुद्दा फिर्ता लिन माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। पेरिस टाढामा आज बसेकै माओवादी हेडक्वार्टरको बैठकले आज चितवनमा विरोध प्रदर्शन र कोरसभा गर्ने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव एवं ए माओवादीका केन्द्रीय सदस्य चुडामणि खड्काले बताउनुभयो। त्यसै गरी बुधबार गोर्खा र चितवनमा प्रदर्शन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ। बिहिबार कार्यकर्ता गिरफ्तारी विरुद्ध देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम तय भएको खड्काले जानकारी दिनुभयो। दोस्रो चरणमा जनयुद्धमा लागेका वैद्य माओवादी सहितका अन्य दल र परिवर्तनको पक्षमा रहेका पार्टीहरूलाई समेत लिएर सड़क आन्दोलनमा जाने माओवादीले निर्णय गरेको छ। गोर्खाको फुजेलका कृष्ण प्रसाद अधिकारीको द्वन्दकालमा भएको हत्या प्रकरणको अभियोगमा प्रहरीले आफ्ना 13 कार्यकर्तालाई मुद्दा चलाउनका साथै केहीलाई गिरफ्तार गरेपछि माओवादी आन्दोलित भएको हो। द्वन्दकालका मुद्दा सत्यनिर्भर तथा मेलमिलाप आयोग मार्फत समाधान गरिनुपर्ने माओवादीको माग छ। यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले आज बोलाउनु भएको सर्वदलीय बैठकमा सहभागी नहुने माओवादीको कार्यकालले निर्णय गरेको छ। आफ्ना कार्यकर्ताको मुद्दा फिर्ता लिएर माफी नमागेसम्म सरकारले बोलाएका कुनै पनि वार्तामा नबस्ने भन्दै माओवादी नेताले हिजो पनि बालुवाटारको 3 दलीय बैठक बहिष्कार गरेका थिए। प्रधानमन्त्री सुशील कोइरालाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। युद्धकालीन मुद्दा बेउताएको भन्दै एकीकृत नेकपा माओवादीले विरोध जनाएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक डाकिएको हो। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने कार्यक्रम रहेको छ। गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्या अभियोगमा 13 कार्यकर्तालाई सर्वस्वसहित जन्मकैदको माग गर्दै चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर भएपछि एकीकृत माओवादीले सोमबार 3 दलको बैठक बहिष्कार गरेर विरोध जनाएको हो। 2061 सालमा चितवनमा हत्या गरिएका गोर्खा फुजेलका कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै उहाँका बुबा नन्दप्रसाद रामा गंगमाया लगातार झण्डै 4 महिनादेखि अनसनमा छन्। नेपाल पत्रकार महासंघका केही सभासदले विधान संशोधन गरी आउँदो महाधिवेशनमा खुल्ला सदस्यको व्यवस्था गर्न माग गरेका छन्। पत्रकार महासंघलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले पोखरामा भएको साधारण सभामा पेश भएको विधान संशोधन प्रस्तावलाई महाधिवेशनबाट पारित गरी कार्यान्वयन गर्न माग गरेका हुन्। विधान संशोधनबारे विभिन्न संगठनले जनाएको प्रतिबद्धता सकारात्मक भन्दै ध्यानाकर्षण पत्रमा खुल्ला केन्द्रीय सदस्यको व्यवस्था गर्न माग गरिएको छ। महासंघमा अहिलेसम्म केन्द्रीय सदस्यहरू विभिन्न विकास क्षेत्र प्रतिष्ठान एसोसिएट र समावेशी तर्फबाट मात्र छनौट हुँदै आएका छन्। त्यसैले विधान संशोधन गरी देशभरिका सभासदले छनौट गर्न पाउने गरी खुल्ला सदस्यको व्यवस्था राख्न माग गरिएको पत्रकार महासंघका सभासद रामकृष्ण भण्डारीले बताउनुभयो। अमेरिकाले गएको विद्युतीय जासुसीबारे गहकिलो समाचार पस्के बापत अमेरिकाका गार्जियन युएस र वाशिङटन पोस्ट पत्रिकाले प्रतिष्ठित पुलिटजर पुरस्कार प्राप्त गरेका छन्। पूर्व अमेरिकी जासुस एडवर्ड स्नोडेनले सार्वजनिक गरेका अमेरिकी विद्युतीय जासुसीका गोप्य तथ्याङ्कमा आधारित रहेर ती दुई पत्रिकाले सार्वजनिक महत्वको पत्रकारितामा उल्लेखनीय योगदान गरेकोले पुरस्कृत गरिएको पुलिटजर पुरस्कार छनौट समितिले जनाएको छ। हाल रुसमा शरण लिइरहेका अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी एनएस एका पूर्व कर्मचारी स्नोडेनले अमेरिकी विद्युतीय जासुसीबारे लगातार तथ्य विवरणहरू सार्वजनिक गरेका थिए। पुलिटजर पुरस्कार प्रदान गरे कोलम्बिया विश्वविद्यालय पत्रकारिता स्कूलले दुवै पत्रिकाले जनता र सरकारबीचको सम्बन्ध राष्ट्रिय सुरक्षा र व्यक्तिगत गोपनीयताबारे संवेदनशील भई गहन र जिम्मेवार पत्रकारिता गरेको पुरस्कार समितिको ठहर छ। र आन्दोलनरत राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघकाबीच आज वार्ता हुँदैछ। आज हुने वार्तामा क्रिकेट टिमले राखेको मागका विषयमा छलफल हुनेछ। क्यानको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै नेपाली राष्ट्रिय टिमका सबै 16 सदस्यले गत बिहिबार पत्रकार सम्मेलन गरेर एक दिवसीय खेल नखेल्ने घोषणा गरेका थिए। क्यानले वार्ताका लागि उपाध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा 3 सदस्यीय वार्ता समिति गठन गरिसकेको छ। तर खेलाडीहरूले भने क्यानसँग वार्ता मात्र नगर्ने बताएका छन्। उनीहरूले खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि पनि वार्तामा सहभागी हुनुपर्ने माग राखेका छन्। हवस् त, दिउँसो 1 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा।